السلام علیکم ورحمۃ اللہ وبرکاتہ. سورت قصص پڑھوں بیا ہاس تھی اٹھاوی آیتوں پڑھوس ہوں. حضرت موسیٰ علیہ السلام جی ولادت تھی ہے. سنس ماں کے حکم تھو تو دریا میں وجی چھے دریا میں پہتو فرعون کے گھر تھی اتنے ان ہاتھ کیا ان کی بھن آئی ان سے تاکہ آؤں ڈس دیا تو केर हिन जी पाल पालण करे केर हिन खे खीरु पीआरे तव्हांजे लाइ. हुन खां पोइ परवरिश थी आहे हज़रत मूसा अलैहि सलाम जी फिरौन जे घर मंझि ऐं हुन वॾो थी ऐं पंहिंजो ॿाहिरि निकितो आहे. माण्हूअ खे धक खयो अथसि, मरी वियो आहे. पोइ वरी खेसि क़तलु करण जो सोचीनि पिया फिरौन जे घर वारा. ॾिसनि घणो घुरो ख़ैर खां को माण्हू आहे मोमिन, उहो खेसि चए थो त तूं भॼ तोखे क़तलु कंदा. पोइ मदीन में अचे थो, उते हज़रत शुएब जे औलाद मझां जेको माण्हू आहे हज़रत शुएब जो पोइल पोयर उनजे घरां शादी करे थो हज़रत सफ़ूरा अलैहि सलाम सां. उते 10 साल या 8 साल जेको बि वक़्तु पूरो वक़्तु मुफ़सर चवंदा पूरो वक़्तु कयईं, यानी 10 साल कटियईं ऐं हुन खां होसि ताईं पहुता आहियूं. قال ذلك بيني وبينك ايما الاجلين قضيت فلا عدوان علي والله على ما نقول وكيل. जेके असीं चऊं था हुन ते अलाह शायदि आहे. हाणे अॻिते पढ़ंदासूं 29 खां त कहिड़े नमूने सां वञे पियो पोइ तूं सीना वटां पोइ लंघे पियो पोइ खेसि नबूअत मिले थी, हुकुम मिले थो फिरौन वटि पहुच ऐं फिरौन सां मुक़ाबिलो कर. मतिलबु त हुनखे चओ त पंहिंजे बनी इसराइल खे छॾ त आउं वठी वञा आज़ादु कर हुनखे. पोइ आज़ादु कोन कंदो या ॻाल्हि अचे थी 29 खां वठी पंहिंजो अॻिते. हुन खां पोइ ॿियूं ॻाल्हियूं अचनि थियूं. पोइ वरी क़ारून जो ज़िक्र अचे थो जेको माइटु हुयो हज़रत मूसा अलैहि सलाम जो, पर बग़ावत कयईं हज़रत मूसा अलैहि सलाम सां. ऐं उहो तमामु वॾो शाहूकारु हुयो, पैसे दौलत हुन वटि खोड़ हुई. हुनजो क़िसो ईंदो 76 आयत खां वठी. इन क़ारून कान मिन क़ौम मूसा व बग़ा. ऐं उन खां पोइ ॻाल्हियूं ईंदियूं उन जूं कीअं उहो ज़मीन दुॾी हुनखे खणी वई. संस घर बि हेठल थियो ज़मीन मंझि. इहे कम थिया इन सां गॾु. इन खां पोइ दारुल आख़िरत जी ॻाल्हि आहे. दाल तिल्क दारुल आख़िरत नज़ालो हाल लज़ीन ला युरीदून उलोफ़न फिलहाल वला फसाद वला आक़िबत मुतक़ीन या 83 आयत. दारुल आख़िरत जेको उन्हनि जे लाइ आहे जेके वॾा ई नथा चाहिनि धरती ते, न को फसाद था चाहिनि, आक़िबत उन्हनि जे लाइ. ऐं हिन खां पोइ 85 नंबर आयत आहे. अलाह ताला फ़रमाए थो पंहिंजे इन लज़ी फ़रद अलई कल क़ुरान रात दुख इलामाद. त जंहिं तो ते फ़र्ज़ु कयो आहे, यानी लाथो आहे हीउ क़ुरान फ़र्ज़ु कयो आहे, उन उहो तोसां वाइदो थो करे त तोखे माद ॾांहुं यानी मके ॾांहुं मोटाए आणींदो. तूं फ़िलहालु वञ मदीने में. माना हीअ सूरत जेका आहे हुन जूं खे आयतूं उन ज़माने में लथियूं आहिनि जिते जॾहिं रसूल पाक सलाहु सां ग़ार सौर ॾांहुं वञनि पिया ऐं वॾी हसद सां ॾिसनि पिया पोइ हिते पंहिंजो त मको आऊं छॾियां पियो, मूंखे मजबूरनि छॾिणो थो पए. हिते आऊं ॼावियुसि निपंदुसि वॾो थियुसि, हिते मूंखे नबूअत मिली पर मूंखे छॾिणो थो पए. त इन वक़्तु अलाह ताला ही आयत लाहे थो, इन लज़ी फ़रद अलाए कल क़ुरान रात दुख इलामाद कुल रबी आलम मन जवाबिल हुदा वग़ैरह. पोइ हीअ 88 आयतूं आहिनि से इहे पूरियूं थींदियूं. हाणे असीं पढ़ूं था पंहिंजे 29 आयत खां असीं औज़ु बिल्लाह मिन शैतान रजीम. بسم الله الرحمن الرحيم. فلما قضى موسى الاجل يا موسى پنجو وعدو پورو کي اجل ٽائم ڏنل جو اس وقت پورو ڪيں وسا ربي عليه وٺي هليو پنهنجي گھر وارن کي ان سمن جانب تور نار تري ٽائم تور جي پاسي کان باه. هاڻي قال अहल खे पंहिंजे चयाईं घर वारनि खे, यानी संस घर वारी हुई ऐं संस ॿार बि हुयो, हिकिड़ो हो या ॿ हुआ, हुनखे चयईं अॻु में ॼावल हा ऐं हींअर बि पेट सां हुई हुन वक़्त जो हथ अञा हलनि पिया. ॾिठी आहे बाहि तव्हां ॾिसां शायदि आऊं आणियां हिते ई मूंखे मिली वञे ख़बर का त किथां रस्तो आहे, मतिलबु त भुलिजी पिया आहिनि. राति ऊंदाही आहे, ॾींहुं पंहिंजो ख़तमु आहे, मुंहिंजो हिन गस जी ख़बर न आहे, त उहो ॾिस बसि मिली वञे. ओ जज़्बत मिनार, इहा टांडो मूंखे मिले बाहि जो खणी अचां तव्हांखे सेकाइण लाइ. लअलकुम तस्तलून, तस्तलू पाण खे सेकियूं, तस्तलून गॾिजी सभई पाण सेकियूं, यानी थधि बि आहे तमामु सख़्तु, सियारे जी मौसमु आहे, मींहुं वसे थो, छा थो थिए पंहिंजो, ऐं पंहिंजो थधि बि आहे घणी, ऐं सियारो आहे, ऐं पंहिंजो राति आहे ऊंदाही. हिनखे हज़रत मूसा अलैहि सलाम खे खपे, छा खपे, टांडो खपे, ॾस जी ॾस बि खपे, बाहि खपे, हाणे खपे या थी, पर रफ़ाक वठो हुनजे लाइ वरी अञा ई मथां ई का शइ, हिननि ॿिन्ही खां घणी वॾी शइ मौजूदु आहे. पोइ जॾहिं आयो सॾु थियो, नूदी असां हुनखे सॾु थियो, सॾु थियो नूदी सॾु कयो वियो, निदा कई वई नूदी बिन शातिल वादिल अयमन, मैदान जे साॼे तरफ़ खां, वादीअ जे साॼे पासे खां सॾु थियो. फील फिल बुकतिल मुबारकत बिन शजरत, वण मजा बरकत वारे इलाइक़े में, ऐं या मूसा सॾु थियो त हे मूसा अलाम, इनी अन अलाह रबुल आलमीन, इनी आऊं आहियां तुंहिंजो रब जहाननि जो, इनी अन अलाह अलाह आहियां जेको रब आहे आलमनि जो, इनी अन अलाह रबुल आलमीन, वन अलकी असाख, हाणे ॿिए हंधि आहे तौरात बि आहे, पोइ पुछी तूं केरु आहीं, चए आऊं उहो आहियां जेको आहियां, उहो आहियां, इन करे कुल हो अलाह हू आहियां, हूअ प्रनाउन में इस्तेमालु कयईं. हाणे हिते अञा पहिरीं चए त अञा आहियां, पोइ हिते चए थो हूअ, पोइ या हुआ या हूअ, आऊं उहो आहियां जेको आहियां, या हुआ या हुआ. ऐं या मूसा इनी अन अलाह रबुल आलमीन, उहा अन अलक असाख, ऐं तूं उछल लठ पंहिंजी, ऐं पुछींदे छा आहे तूं, पहिरीं हुन में सूरत ताम जा आहे, पुछियईंसि त पंहिंजो या तुंहिंजे हथ में छा आहे, जे मुंहिंजी लठ आहे हुन सां हीअं कीअं कंदा हुया, फलाणा फलाणा कमु कंदो हुयमि. हाणे हिते आहे उहो लफ़्ज़ आहे त अन अलक असाख, लठ खे उछल. ॾिठाईं त उहा चुरे पुरे पई जहिड़ो ॼण नांग हुजे, जान हुजे, जान जान जेको आहे नांग बि आहे, जान जेको रूह आहे, जान नांग आहे. कन्हा जानुम वल्ला मुदबिरा, त वठी फिरी फिरी ऐं वठी भॻो, फिरियो ऐं वठी पुटी ॾेई वठी भॻो. वलम इहो अखे बि न थिए ॾिठाईं, पोइ हिते पोइ हिते मुड़ियो ई कोन थो, अहिड़ो डपु थियसि वठी भॻो. वल्ला मुदबरम वलम इहो अखे बि يا موسى اقبل ولا تخف موسى کي الله تعالی چيو تو اڳتي اچ وڏي اچ وڏي نه پرتي ڏج نه ولا تخف نه ڏج اڳتي اچ چور هوندو پوءِ تي ڀڄندو حضرت यूसुफ जा भाउर पाण नथे सम्झासीं चोर आहियूं तंहिं करे पोइ अकबर अॻिते अॻिते आया हाणे हीउ त वरी भॼे थो चए तूं भॼ न अॻिते अच डपु न कर वला तख़फ़ीन तूं अमन वारनि मथां आई तोखे अमन जे जॻह में रखियो वियो आहे ऐं तोखे को ख़तरो ख़तरो कोन्हे तूं छाला थो भॼी उसलुख हाणे इहो वरी ॿियो हुकुम थियो हुनखे त पंहिंजो हथु जेको आहे सो विझ पंहिंजे बगल में गरेबान में या तखरुज बैदा त निकिरंदो चिमकंदड़ थी अछो भई मिन ग़ैर सू कंहिं ख़राबी खां सवाइ यानी को हुनखे बीमारी कोन हूंदी का कोड़ वोड़ जी कोन हूंदी का चेंज कान थी हूंदी पर तूं जीअं कढंदे बगल मझां त हुनखे अछो ॾिसंदो सॼी दुनिया मिलाए कना ऐं मिलाए पाण ॾे हथु पंहिंजो वदम मिलाए कना मिन रहबे पाण ॾे हथु पंहिंजो ख़ौफ़ खां मिन रहबे یعنی کلو یعنی کھمبراتن فضانک برحانان من ربک یہ تو کہ برحانان زانک ہے اتمانا زالک ہے یہ بئی گد یہ پلورل جن تھو زالک جو فضانک برحانان یہ بئی برحان آئین بئی ایویڈنس آئین بئی پروف آئین ثبوت آئین تو کہ من ربك تنج رب وتا الى فرعون وملئ فرعون سنس اميرن جلا سنس جيڪي پيٽ ڀرندا آهن ملا وارا آهن ان لم كانوا قوما فاسقين بشك يا قوم فاسقن جي آهي قال رب اني قتلت منهم نفسا चए त यार मूं त क़तलु कयो आहे हुननि जो माण्हू फ़क़ाफ़ून पोइ ॾिजां थो त मूंखे क़तलु न करे विझनि वाखी हारून हूअ अफ़सो मिनी ऐं भाउ मुंहिंजो जेको आहे हारून उहो मूंखां वधीक चिटो आहे ॻाल्हाइण जो फसीह आहे फसीह ज़बान आहे अफ़सह फसीह अफ़सह हुन खां सुपर लेट मिनी मूंखां वधीक भल ॻाल्हाइण जो सुठो आहे फसीह आहे चिटो आहे लिसान अफ़सर मिनी लिसान सदनी त उनखे मूंसां गॾु मोकिल गॾु जीअं जोड़ो वेहंदो आहे रिदा रिदा रिदा मदद जे लाइ यु सदनी त जीअं मुंहिंजी तस्दीक करे मुंहिंजी आऊं त ॾिजां थो न मथां मूंखे कूड़ो कनि हे सभई ॻाल्हियूं बसि सूरत तहा मज़ब आहिनि बसि सूरत तहा में चए थो त रबे शहली सदरी वयसली अमरी वहलुख़्त तुमिसानी यफ़ू कोहली वग़ैरह इहे दुआ वरी उते सूरत तहा में अलाह सुभान ताला ॾिए थो ऐं पोइ चए मूंखे मूंसां गॾु मुंहिंजो भाउ हारून अखी पोइ हुते घणी ॻाल्हि आहे भई हिते वरी उहे लफ़्ज़ ॿिया आहिनि थोरा अलाह सुभान ताला चयो त आउं तोखे ॾाढो कंसि मज़बूत कंसि वधीक नस नस सिगोई तुंहिंजे यानी अञा भाउ सां मिलियो कोन्हे भाउ बि हिन जी तलाश में अचे पियो उहो पंध में हिनखे रस्ते वाट में मिलंदो हिनखे 10 साल विच में 11 थी विया आहिनि قال سنشد عددك باخيك تنجي باسا تنجي آؤں مدد کنس یعنی وہ मज़बूत कंदुसि तोखे पनजालु लकुमा सुल्तानन तोखे आउं ग़लबो कंदुसि सुल्तान एविडेंस तोखे आउं ॾींदुसि यानी तोखे तुंहिंजा हथ मज़बूत कंदुसि पनजालु लकुमा तव्हां ॿिन्ही खे मनजालु लकुमा तव्हां ॿिन्ही खे सुल्तान तव्हां वटि ॼण एविडेंस हूंदो प्रूफ हूंदो अहिड़ो जो तव्हां हुन ते ग़ालिब थींदव ऐं हू मग़लूब थींदा सुल्ताननि फला यसलू न इलाइकुमा पोइ तो ताईं पहुची न सघंदा यानी हुननि जे बुछड़ाई जो को हथु तोखे अज़ाब ॾियणु चाहिनि तोखे तकलीफ़ ॾियणु चाहिनि त संस हथु तो ताईं न पहुचंदो ऐं हथु हुन जा कोताह कंदुसि हथु कोताह दस्त शूं कोसताह कुन यार तब थींदा अबी तब हथनि जा टोड़ तो तो ताईं हुनजा हथ न पहुचंदा यार दस्त दस्त फिरौन कुताह कुन यार दस्त दस्त ट्रंप कुताह कुन दस्त कुल ज़ालिम कुताह कुन यार قال سنشد وددك بأخيك ونجعل لكما سلطانا فلا يصلون إليكما حتى تنبوشن داونن جا تو تنين پوشن تين دي جو توك نقصان پوشن سگن إليكما تابني كتے ون جا حتى نبوشن دا بآياتنا اسان جي ان آياتن جي سرو جي كي هي بآيون بيو ست بيو آياتون هن त फलाणियूं फलाणियूं फलाणियूं पंहिंजो छा चइबो आहे जूं ईंदियूं पंहिंजो ॾेॾर ईंदा पंहिंजा मखण ईंदा पंहिंजा पाणी रत थींदो फलाण थींदो फलाण थींदो सत ॿियूं आहे हुनजो ज़िक्र आहे सूरत अराफ़ में فَلَا يَسْلُونَ إِلَيْكُمَا بِآيَاتِنَا أَنْتُمَا وَمَنِ اتَّبَعَكُمَا الْغَالِبُونَ تہی بھئی جے کے آیو یعنی موسیٰ ایں ہارون علیہ السلام ایں تہا سا گد جے کے ہوندا تہا جی اتباع جے کے کندا تہا جے پویا جے کے ہوندا اصحاب نبی صلی اللہ علیہ وسلم نبی پاک صلی اللہ علیہ وسلم جلا یہ جن نکلی خوش خبری آہے جکا सूरत कसस में पई ॿुधाइजे सूरत कसस जो के आयतूं त हुन वक़्तु लथियूं आहिनि जंहिं वक़्तु हज़ूर पाक सलाहु जीअं ॾिठोसीं पंहिंजो हिजत कनि पिया जो फरमायूं इन लज़ीफ़ फ़रद अलाइकल क़ुरानाद त हाणे उन ज़माने जी ॻाल्हि इहो आथत आहे नबी पाक सलाहु खे त अंतमाव मनिथवा कुमल ग़ालिबून तई सभु ग़ालिब थींदो तूं तव्हां ॿई ॼणा हज़रत अबू बकर सिद्दीक़ हुन सां गॾु आहे पंहिंजे हिन वक़्तु ख़ूबसूरत ग़ार सौर ॾांहुं जॾहिं वञनि पिया त इन माना में इहा बि आहे पंहिंजी ॻाल्हि अंतमा माना ॿई ॼणा अबू बकर ऐं तूं ऐं अबू बकर सानी स्नैन इज़माफ़िल ग़ार इहे ॿई ॼणा तईं ऐं तव्हां सां जेके तबाकमा सूरत यूसुफ़ अल इस्लाम जी बि अलाह सुभान ताला चए थो त मूं तूं चओ त आऊं ऐं जेके मूंसां गॾु आहिनि उहे मूंसां वलम फलम ब्यायाती कुमल ग़ालिबून फलम मूंसां ब्यायातीना पोइ जॾहिं आयो मूंसा अल इस्लाम असांजे आयतुनि सां यानी फ़िरौन वटि بيناتن پدھری آیتن سانگر بی آیاتنا بیناتن قالوا ما حالا الا سحر مفترا فرعون چون لگو یا سن سبا بیا مانو تو یہ چاہے سوائے سحر جے جادو جے جو کو ٹھائے ہو بیو آئے افتراک کہے ہو آئے ٹھائے ہو بیو آئے مَا هَذَا إِلَّا سِحْرٌ مُفْتَرًا وَمَا سَمِعْنَا بِهَذَا فِي آبَائِنَ الْأَوَّلِينَ تو جو کہ گالیوں کریں تو مطلب ہتے آئیں ان جو تفصیل اعراف میں آئے ان استوہا میں آئے سورت شورا میں آئے ان گالیوں جو تفصیل وہ تفصیل ہتے نہ آئیں یہ پوجی ہے سورت وَمَا سَمِعْنَا بِهَذَا فِي آبَائِنَ الْأَوَّلِينَ असांजे अबे दादा जेके अभी गुज़री चुका उन्हनि वटि इहे ॻाल्हियूं कोन्हनि ॿुधियूं असां उन्हनि जे वाता तूं जेके ॻाल्हियूं थो करीं। وقال موسى ربي يعلم بمن جاء بالهدى من عندي موسى عليه السلام چيو ته آئون رب مجھو جاڻي ٿو ربي يعلم بمن جاء بالهدى تاون تو وٽ هدايت سان آيو آهيان من عندي اني وٽ آهي الله سبحانه وتعالى وٽ پنهنجو ومن تكون له عاقبۃ الدار उन्हनि जे लाइ जेके आख़िरतदार जी तलाश में आहिनि, जेके आख़िर वारा थियण वारा आहिनि, वमन तकून जेको थियणु चाहे थींदो थींदो आख़िरतदार जो साहिबु, यानी जन्नत वारो, उनजे लाइ हिदायत आहे। इन उला ज़ालिमून बेशक ज़ालिम फलाह न पाईंदा। إنه لا يفلح الظالمون وقال فرعون ويا أيها الملأ فرعون چيو پنهنجي يارن دوستن کي پنهنجي امير عمران کي اي کچري وارو يا أيها الملأ ملأ تي ملأ کچري ملأ مانا اوتي جيڪي گدا ان جا امير عمران ملل اعلى الله سبحانه وتعالى وٽائي تو جن جو ذڪر سوره صافات ۾ سوره صاد ۾ آهي ऐं हिते मलव फिरौन जो आहे, मिलल मलव कुफार जो, उनजी ॻाल्हि आहे। वकाल फिरौन अयू अयू अल मलव हे मुंहिंजी कचहरी वारो, यानी मुंहिंजा अमीर उमराओ, मुंहिंजी दरबारी वारो, दरबार वारो। वकाल फिरौन या अयू अल मलव मालिम तू लकुम बिन इलाहिन गैरी आउं त नथो को ॼाणा मूंखां सवाइ त को तव्हांजो अलाह हुजे, अलाह त आऊं आहियां तव्हांजो, ॿियो त को आया कोन को हुजे, आउं ॼाणंदो हुजां। मूंसा पोफा हामान खे थो चए चथर कंदे ऐं वरी ठाराहीं बि वॾो पंहिंजो किलो त मूंखे ठाहे ॾे, पंहिंजो मिटीअ जो ठहियलु हुजे, ऐं आउं मथे ते चढ़ी वञा, उते ॾिसां जाचां त वञी त पंहिंजो अलाह आहे की कोन्हे को, त पोइ आउं जाचां मूंखे ठाहे ॾे वॾो घरु, यानी वॾी माड़ी ठाहे ॾे मूंखे। पोइ हाणे त साईं 100 माड़ 120 माड़ बि ठाहिनि था, पर पोइ अलाह अञा हथ कोन थो अचे हिननि खे। पोइ मूं फिरौन जे लाइ वरी अलाह ताला मुफ़सर चवनि था त पोइ वरी उतां ई तीर मथे आयई, त पोइ अलाह ताला चयो त हाणे भले हिन जी दिलि खे ख़ुशि करियां, त पोइ वरी हुनखे तीर जेको मोटियोसि वरी रत सां भरिजी मोटियो, त पोइ चवंदो वञ अलाह ताला खे मूं मारे छॾियो, मूं अलाह ताला खे धकु खयो आहे, हाणे अलाह ताला ख़तमु आहे, गॉड इज़ डेड, जे गॉड डेड ताईं कोन्हे, इहो तोसां धोखो आहे। وقال فرعون يا أيها الملأ ما علمت لكم من إله غيري فأوقد لي يا حامان على التين فاجعل لي صرحا لعلي أطلع إلى إله موسى وإني لأظنه من الكاذبين جي مجھے لائے اٹھائے تھا ہوں جس ساں اطلاق تلیو پایاں تھا اللہ آئے کہ کونے पर आउं सम्झां थो त हीउ कूड़ो आहे, यानी मूसा अल इस्लाम जे मुतलिक़ गुस्ताखी जो लफ़्ज़ इस्तेमालु थो करे, चए थो हीउ कूड़ो आहे, काज़बीन काज़बीन वञा आहे, ऐं सम्झां थो लाज़न हू लाज़न ज़न इहो थो रखां त हीअ कूड़नि मज़ा आहे। अलाह मुसल्ला सईद मुहम्मद वस्तकबर हूअ ऐं पोइ तकबुर कयो वञे, واستكبر هو وجنوده في الارض احسنس جنود تكبر کي هٽ ڪيو وڏائي ڪئي واستكبر هو وجنوده في الارض درتي تي بغير الحق حق کان سوال جنود کي سند پاڻ ۽ سڀ جيڪي مليٽري وان هو ۽ انهن جا جيڪي صاحب آهن ٽرمپ مليٽري جي پندي ۾ ڦاٿل آهي ۽ پنهنجو बुश ब्लेयर सभु मिलिट्री जे हथ में आहिनि ऐं पंहिंजो तकबर मुस्तकबर असांजा पंहिंजी जेका मिलिट्री आहे पाकिस्तान जी वॾी हठीली तकबर रब फाक 70 साल विञाए छॾियऊं ऐं पंहिंजो सॼा इंस्टिट्यूशन्स बर्बादु करे छॾियाऊं, सभु ॻाल्हियूं पंहिंजे हथ में खणी, छो असां जहिड़ो को आहे कोन्ह को, की बाक़ी माण्हू जेके आहिनि से सभु ॼठ आहिनि, बेवकूफ़ आहिनि ऐं मुल्क हलाए न सघंदा, असां बहितरीन माण्हू आहियूं जेके हलाए सघूं था। अलाह ताला फरमाए क़ुर में थी जुनूद जेको आहे फिरौन जो मुस्तक़बर, हीअ जुनूद फिरौन जो जेको मिलिट्री में दाख़िल थिए थो फिरौन थी थो वञे, पुलिस जी टोपी थो पाए त फिरौन थी थो वञे, सी एस एस ऑफिसर थो थिए त फिरौन थो थी वञे, हामान ऐं जुनूद हामान थो थी वञे। اللهم صل على سيدنا محمد واستكبر وجنوده في الارض بغير الحق ان کے حق نہ ہے تب کے باوجود تکبر ہٹ ولائی میں فرعون تھا تھی وجن وذلوا انهم الينا لا يرجعون ان یہ سمجھن تھا سوئی فرعون واری جنود بش بلیئر وارو جنود ٹرمپ وارو جنود पाकिस्तान हिंदुस्तान वारो जुनूद इहे जेके आहिनि सभु इहे सम्झनि था त हुनखे अलाह ताला ॾांहुं मोटिणो आहे ई कोन्ह को, हू बसि हिते पंहिंजो वर्दी पायो या वेठा हूंदा, पंहिंजो यूनिफॉर्म पायो, पंहिंजो टोपी पायो, त हुन खां केरु बसि पोइ जॾहिं मरंदासीं त वरी लाश जेको आहे पाकिस्तान जे झंडे में, अमेरिका जे झंडे में, ऐं हुनखे सल्यूट लॻंदो, 20-21 तोपूं हुनजे पोयां उछलींदासूं, फाड़ींदासूं फाटंदियूं तोपूं, सम्झो उहो हुन पंहिंजे दिन में वॾो को फ़ख्रु आहे, पोइ अलाह ताला वटि असां हुनखे मोटिणो आहे कोन को। असां वठ कईसीं हुनखे फिरौन खे ऐं जुनूद खे, ॿियनि सूरत में आयत कीअं ग़र्क़ु थियो हुनजा तफ़सील सूरत अहराफ़ में, सूरत शोरा में, सूरत पंहिंजे ॿियनि घणनि सूरतनि में आहे तौहा में। पोछलियोसीं हुनखे यम में, पाणीअ में। हाणे हज़रत मूसा अलाम खे ॿारो हुयो त संस माउ पाणीअ में उछलियो, अलाह ताला हुनखे बचायो। हिते अचे अलाह ताला चए थो असां हुनखे उछलियोसीं यम में, सम्झो त हुनखे ॿोलियोसीं वरी ग़र्क़ु यम में फिरौन खे, ऐं वञी साॻे यम मञा बचायोसीं, यम पाणी पाणी पाणी पाण दरिया हो या समुंड हो या छा हो, हुन मंझि बचायोसीं पंहिंजे हज़रत मूसा ऐं संस माण्हुनि खे, ऐं हुते ई साॻे पाणी मंझि ग़र्क़ु कयोसीं यम मंझि पंहिंजे फिरौन खे, संस जुनूद खे, संस लश्कर खे। पोइ अलाह ताला लश्करनि सां पुॼे पाण, बाक़ी इंसान जेको आहे वीचारो सिविल माण्हू जेको आहे चरियो सो कीअं पुॼी सघंदो पंहिंजे लश्करनि सां। पोइ हाणे कोविड विधी अथसि सभिनी में, सभिनी खे फिफिड़ी आहे सॼी धरतीअ ते, जेके आज़ार जेके 100 सालनि खां वेठा आज़ारीन रब पाक उन्हनि सभिनी में विधी आहे COVID-19 जी फिफिड़ी या वायरस विधी अथसि। अलाह ताला जो जुनूद आहे, लश्कर आहिनि नेचर मंझि अलाह ताला विधा आहिनि, जेके मच्छर बि हुनजा जुनूद आहिनि, पंहिंजो मकर बि हुनजा जुनूद आहिनि, जेके हाणे विधा अथसि सभिनी मुल्कनि मंझि, ख़ुशूसि पाकिस्तान मंझि। अलाह ताला पनाह में रखे पंहिंजे जेके वीचारा ज़ईफ़ हीणा माण्हू आहिनि, तिन खे खाईंदा फसल सां ग़रीबनि जा पंहिंजा माण्हुनि जा। पर हाणे छा कंदासूं, कंहिंजूं अकूबतूं, कंहिंजो आहे गुनाह जेके आहिनि से वरी केरु वेठो भरींदो। त पोइ ॾिस त कीअं आकबत थी ज़ालिमनि जी, या रब ॾेखार असांखे आकबत ज़ालिमनि जी, ॾेखार त ब्रिटिश कीअं पियो फिफिड़ी पईसि पंहिंजे इन मंझि कोविड में, कीअं पियो फ्रांस फथके, कीअं पियो पंहिंजो इंग्लैंड फसके, कीअं पियो अमेरिका फथके, कीअं पियो फसके, फलाणो मुल्क 100 मुल्क आहिनि जेके हिन मुसीबत में पइजी विया आहिनि जा, ऐं 150 मुल्क जा इन खां अलाह ताला उन्हनि खे पनाह में रखियो आहे। فانظر كيف كان عاقبة الظالمين وجعلناهم أئمة يدعون إلى النار. اللهم صل على سيدنا محمد. انن کي اسان يعني فرعون کي اسان امت بنايوسون وڏو ماڻهو ڪيوسون اڳواڻ بنايوسون امام بنايوسون انن کي लीडर बनायोसीं त जीअं सॼी जहनम ॾांहुं जहनम ॾांहुं सड़ींदड़ जेके सभई ज़ालिम जेके आहिनि असां बनायो हुननि खे इमाम लीडर बनायोसीं जो सॼी पिया जहनम ॾांहुं आहे ज़ालिमनि खे जेके बर्बादियूं पिया कनि मुल्कनि जूं तबाहियूं पिया कनि माण्हुनि खे मारीनि पिया को रहम कोन थियो अचनि दिलनि में फलाणे मुल्क खे इराक खे बर्बादु कयूं सीरिया खे बर्बादु अफ़गानिस्तान खे पाकिस्तान खे सभु मुल्क मुस्लमाननि जा बर्बादु करे छॾिया अथऊं क़यामत ॾींहुं हुननि जी मदद न कई वेंदी ला युन सरून हुननि जी को मदद करण वारो कोन हूंदो जेको हुनजी मदद करे मदद न कई वेंदी हुननि खे लानत मोकिलीसूं ज़ालिमनि ते यार लानत कुल लानत कुल ज़ालिमिन सभिनी ज़ालिमनि ते लानत हुजे यार तूं सभिनी ज़ालिमनि खे वठ कर धरती ते ॾाढो आज़ार कर وَأَتْبَعْنَاهُمْ فِي هَذِهِ الدُّنْيَا لَعْنَةً وَيَوْمَ الْقِيَامَةِ هُمْ مِنَ الْمَقْبُوحِينَ اي قيامت دي قبي هندا بچرا کہل هندا ذليل خوار کہل هندا قبي قبات مقبوح جيڪي مقبوح کہل يوم القيامة هم وهي هندا ظالم جيڪي قيامت ڏي هي هتلر هي تنجا چرچل هي تنجا بش ۽ بلير هي تنجا ٽرمپ ۽ هي تنجا ظالم جيڪي جتي ڌرتي ٿين ولقد هذه الدنيا لعنتهم ويوم القيامة هم من المقبوحين واتبعناهم في هذه الدنيا لعنتهم يوم القيامة هم من المقبوحين قبيب ولقد آتينا موسى الكتاب من بعد ما أهلكنا القرون الأولى موسى كسان كتاب جنة دريا تبي هنا پار ثيا وهنا پار فرعون سان مقابلو مكي من محمد كريم صلى الله عليه وسلم جو فرعون अबू लहब ऐं अबू जहल सां मुक़ाबिलो हिन पासे टिफी आया त पोइ वरी ॿियो मुक़ाबिलो ॿियो वरी किताबु लथो क़ुरान आयो मदीने में मूसा अलैहि सलाम जी कहाणी हुई ॿिन्ही तरफ़नि जी आहे किताब ॾिनोसूं हज़रत मोहम्मद करीम सलाह खे पहिरीं किताबु हो पोइ बि हो ولقد آتينا موسى الكتاب من بعد ما أهلكنا القرون الأولى पोइ जॾहिं हलाक कयोसीं पहिरियों क़ौमुनि खे बसाइर लिनास पहिरीं जो हलाकत हिन खां मूसा फिरौन खां अॻु में जूं क़ौमूं हुयूं जेके हुननि खे बि हलाक कयोसीं जेके आद ऐं समूद ऐं हिन जूं क़ौमूं हुयूं हुननि खे बि अलाह ताला हिन मूं सां तबाह कयो बर्बादु कयो من بعد ما أهلكنا القرون الأولى بصائر للناس وهدى ورحمة لعلهم يتذكرون قرآن سيهو دنوسو موسى علیہ السلام کے جو کتاب تورات دنوسو انہیں دلائت ہدایت ہو جے ورحمت ہو جے تجین نصیت وٹھن مانو قرآن شریف جو مقصد یہ آئے تو ہدایت ہو جے ان سے رحمت ہو جے اللہ تعالیٰ جی ऐं उन सां माण्हू नसीहत वठनि यादि कनि त आख़िरत आहे हिसाबु किताबु आहे बुछराई धोती ते न करियो ज़ुल्म न करियो फसाद न करियो ला तुफ़सदू फिल अर्द बाद इस्लाह हा इहा सॼी ॻाल्हि थिए थी वमा कुन त बि जानी बिल ग़रबी मोहम्मद करीम सलाहु वसलम तूं उते कोन हुएं ओला पासे पंहिंजे तूर जे वक़्तु इहा सॼी ॻाल्हि थी وَمَا كُنْتَ بِجَانِبِ الْغَرْبِيِّ قَدَيْنَا إِلَى مُوسَى الْأَمْرَ जॾहिं इहो कमु असां पूरो कयोसीं कदा कयोसीं ऐं तौरात ॾिनोसीं इहे सभई ॻाल्हियूं थियूं तॾहिं तूं उन्हनि सां गॾु कोन हुएं असीं तोखे मतिलबु त इहा ग़ैब जी ख़बर आहे जेका असीं तोखे ॿुधायूं था ग़ैब जो इल्मु तोखे असां ॾिनो आहे वमा कुंत मिन शाहिदीन ऐं को शाहिदनि मज़ा कोन आहे उते जो मतिलबु तोखे असां ख़बर ॾिनी आहे वही जे मार्फत पर असां पैदा कयूं आहिनि जेके बि जमातूं क़ुरून करन जेके जनरेशन से जेके पैदा कया मुख़्तलिफ़ पर पोइ ते उमिरि वॾी डिघी थी वई यानी हिकिड़ा नबी आया वरी ॿिया आया हुन जे विच में रसूल पाक सलाहु ऐं हुन खां अॻु में हज़रत ज़करिया ऐं यहया ऐं ईसा अलाम ॼण पैदा थिया हुन खां पोइ 500 साल थी विया हलिया जो को बि नबी कोन आयो मोहम्मद करीम सलाहु ऐं हज़रत ईसा अलाम जे विच में ऐं हुए तूं न रहंदड़ मदीन मंझि पर असां तोखे मोकिलियोसीं मतिलबु ॻाल्हि जो तूं को उते रहे कोन थिए मदीन जे विच में पर तोखे असां मोकिलियो मदीन में वञे रसूल मूसा अलैहिस्सलाम खे मोकिलियोसीं तूं नबी पाक सल्लल्लाहु अलैहि वसल्लम मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम मदीन में कोन हूंदो हुनखे ख़बर कोन थी मदीन में छा थियो कहिड़ी ख़बर थी कहिड़ियूं ॻाल्हियूं थियूं शुएब जे माण्हू जेको हुयो हुन सां कहिड़ियूं ॻाल्हियूं थियूं सफ़ूर आला इस्लाम जी शादी जी ॻाल्हियूं कीअं थियूं इहे सभई ॻाल्हियूं कहिड़ी ख़बर तोखे वमा कुंत ثاويًا في أهل مدين تقوم عليهم آياتنا असां तोते पढ़ियूं आहिनि असांजूं आयतूं पर असीं आहियूं मोकिलींदड़ रसूलनि खे मतिलबु त तोखे मोकिलियोसीं असां रसूल करे जीअं मूसा अलाम खे मोकिलियो तूं हे मोहम्मद करीम मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम तोखे बि असां ई मोकिलियो आहे वमा कुंत जानिब तूर ऐं तूं को कोन हुए पासे में तूर जे इज़नादना जॾहिं सदायो असां मूसा अलाम खे ولكن رحمت من ربك فرحمت رب جي جيڪا حضرت موسى سان شامل هئي سا تو سان شامل آهي اسان جي ولكن رحمت من ربك تنهنجي رب جي رحمت تو سان شامل آهي حضرت موسى عليه السلام تي رحمت تنهنجي رب جي شامل هئي ليتنذر تجي ڊيجاري تو ماڻهن کي انذار ڪري قَوْمًا مَّا أَتَاهُم مِّن نَّذِيرٍ مِّن قَبْلِكَ تَجِيءُ انکي ڊيجاري ڊيجاندڙ ٿي انن جي لاءِ جن وٽ ڪو ڪون آيو آهي نذير اڳ ۾ ڊيجاندڙ ڪون آيو آهي يعني وچ ۾ 500 سال ٿي ويا ڪو نبي ڪون هو خصوصا عربن وٽ ڪو نبي ڪون هو حضرت اسماعيل عليه السلام کان پوءِ وچ ۾ قَوْمًا مَّا أَتَاهُم مِّن نَّذِيرٍ مِّن قَبْلِكَ توکھا اگ میں کو نبی کون ہو حضرت اسماعیل علیہ السلام کا وتی وچ میں کی جنریشنز میں خبر نہ کس کے تو زبان ہے لعلهم يتذكرون یا گال انہی لا کئی تو تے جی نصیحت وٹھن ولا لا ان تصيبهم مصیبت بما قدمت ايديهم فَيَقُولُوا رَبَّنَا لَوْلَا أَرْسَلْتَ إِلَيْنَا رَسُولًا فَنَتَّبِعَ آيَاتِكَ وَنَكُونَ مِنَ الْمُؤْمِنِينَ ऐं जेकॾहिं ईअं न हुजे हा जो पहुचे हा उन्हनि खे अज़ाब उन सबबु जो पेश कयो सदन हथनि त चवनि हा हे रब असांजा छो न मोकिलियो थो असां तव्हां रसूल पोइ हलूं हा तुंहिंजे हुकमनि ते आया त नकून मिनल मोमिनीन ऐं मोमिन मज़ा थियूं हा فلما جاءهم الحق من عندنا पुॼे आयो आहे हक़ु हिननि वटि त उहो आंदो आहे रसूल पाक सलाहु अलाह वसलम तो जे आंदो आहे हक़ु फलमा असां वटां कालू लौला उतीअ मिसलमा उतीअ मूसा पोइ हाणे चवंदा त छो कोन आयो आहे असां ते अहिड़ा मौजज़ा जेके मूसा अलाम ते मौजज़ा आया आहिनि हाणे वरी इहा मतिलबु मूसा जहिड़ो तोखे करे मोकिलियो आहे त हाणे वरी मिसाल ॾींदा मूसा जो त उन जहिड़ो तूं छो कोन आई उन जहिड़ो तौरात तो ते छो कोन लथो आहे मथां लहंदो अचे असीं ॾिसूं असां हीअं थियूं हीअं थियूं दरिया मथां पार लंघे वञूं फलान थियो ही थिए मौजज़ा थियनि जीअं मूसा अलाम ते मौजज़ा थिया موسى أَوَلَمْ يَكْفُرُوا بِمَا أُوتِيَ مُوسَى مِنْ قَبْلُ قَالُوا سِحْرَانِ تَظَاهَرَا چانا کفر کیا ہوں تو نہ ڈٹھو أَوَلَمْ يَكْفُرُوا انہیں کفر کون کہو جب موسیٰ جنہیں آن دیو یہ نشانی ہوں یعنی موسیٰ کیا بھی فرعون جو کہا کو کفر کہو تہاں جے کہ قریش آئے ہو ابو لہب ہیں ولید بن مغیرہ ہیں अबू जहल ऐं फलाणा टेरा मथेरा इहे सभई कुफ़ुर कयो नथा मञो त कोन मञींदो पोइ चयूं त हाणे इहे ॿई जादू आहिनि यानी मूसा अलाम जो बि जादू आहे त हीउ जेको मोहम्मद करीम सलाहु आंदो आहे सो बि जादू आहे इहे सभु जादू आहिनि तज़ाहरा आहे पाण में मुआफ़िक़ हिक ॿिए से जहिड़ा आहिनि وقالوا انا بكل كافرون ان چون اسی سبنی جادو جا کفر تا کریو انکار تا کریو نہ کو موسی جو جادو کھپے علیہ السلام جو نہ کو محمد کریم صلی اللہ علیہ وسلم جو جادو اساں کے کھپے بھئی جادو ان اساں کے ورن کوندا اساں کھپن کوندا اساں کے ضرورت نہ ہے اساں ان کا سوا سٹھا ایوں بھلا ایوں قل اے نبی پاک صلی اللہ علیہ وسلم تو ان کے چاہو چا چاہو قُلْ فَأْتُوا بِكِتَابٍ مِّنْ عِندِ اللَّهِ فَأَنَّى يُؤْمِنُونَ وَاللَّهُ تَعَالَى وَتَنَا كِتَابٌ صَحِيحٌ وَلَا أَنَّى هُوَ أَهْدَى مِنْهُمَا جيڪو وڌيڪ ڀلو هجي انن ٻنهي ڪتابن کان تورات کان ڀلو هجي قرآن کان ڀلو هجي سٺو هجي ته اسين پوءِ ان کي مڃينداسون اتبعوهُ إِن كُنتُم صَادِقِينَ اتبعوهُ तौरात खां भलो क़ुरान खां भलो को किताबु आणियो त असीं उन जी इतबाद कंदासूं असीं उन ते हलंदासूं आऊं हलंदुसि उन ते अतबियो रसूल पाक सलाहु त हलां आऊं उन ते अतबियो हू आऊं हलंदुसि नबी पाक सलाहु चए थो इन्हनि ॿिन्ही किताबनि खां भलो को ॿियो टियो किताबु आणियो भलो हुजे सुठो हुजे इन्हनि खां भलो हुजे ॿिन्ही खां त पोइ आऊं इताद कंदुसि नबी पाक अताद कंदो असीं बि कंदासीं उमत मोहम्मद जी जेकॾहिं हिन ॿिन्ही खां भलो हुजे त तौरात खां भलो तौरात खां भलो हुजे क़ुरान खां भलो हुजे आहे को किताबु हेसि ताईं 1400 साल थी विया आहिनि हलिया मार्क कार्ल मार्क्स जो किताबु भलो आहे की फलाणे जो किताबु भलो आहे की कहिड़ो किताबु भलो आहे जेको हिते लथो हुजे जंहिं सॼी क़ौम जो मुस्लमान जो सॼी दुनिया जो रहमतुल आलमीन थी आयो हुजे जंहिंजे अहिड़ा फ़ाइदा रिफॉर्मेशन रिनेसंस आंदी हुजे सभु धरती ते हेॾा चङायूं आंदियूं हुजनि उणवंजाहु आयत आहे पोइ जेकॾहिं न वराइण तोखे जवाबु न ॾियनि तोखे यानी नबी पाक सलाहु सां खे जवाबु न ॾियनि फलम पोइ ॼाण तूं हे नबी पाक सलाहु अलैहि वसलम अनवायत त पोइ पंहिंजे सदनि ते हलनि था पंहिंजे हवा ते हलनि था, हवा हवा सदन हवाउनि ते हलनि था, सदन सदन ते हलनि था। खां वधीक गुमराह केरु आहे, वमन अदल मिमन तबा हवा हो, जेको पंहिंजी सद ते थो हले बग़ैर हुदा मिन अलाह सवाइ अलाह जे, अलाह वटां आयल हिदायत खां सवाइ का ॿी हिदायत थो खणी अचे, उन खां वधीक गुमराह केरु आहे। इन अलाह ला यहदिल क़ौम अज़्ज़ालिमीन, बेशक अलाह ताला ज़ालिम क़ौम खे हिदायत नथो ॾिए। हाणे असीं पंजाह आयतूं थी वियूं हलियूं, पोइ हिन खां पोइ असीं वरी अॻिते पढ़ंदासीं इनशा अलामिनी ते वक़फ़ो कयूं था। اللهم اغفر لنا وارحمنا وارزقنا ووفقنا وادنا الى صراط المستقيم صراط الذين انعمت عليهم غير المغضوب عليهم ولا الضالين امين ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم حسبي الله لا اله الا هو عليه توكلت رب العرش العظيم